बाबा मदद को आओ, मुश्किल की अब घड़ी है। अपनी बयां करूं मैं, किस तरह से मुसीबत अपनी बयां करूं मैं। सीने पे सोने वाली, जिंदा में सो रही है। मुझको सब छोड़ कर गए हैं, जिंदा में जब से मुझको सब छोड़ कर गए हैं। तन्हाई मेरी मुझको, दिन रात डस रही है। उसको ही बख्श پشوانہ اے بابا روز محشر سن کر میرے مصائب جو قوم رو رہی ہے بابا مدد کو آؤ مشکل کی اب گھڑی ہے بابا مدد کو آؤ مشکل کی اب گھڑی ہے سر سے میرے چچا کا سایہ اٹھا ہے جب سے سر سے میرے چچا کا سایہ اٹھا ہے جب سے پردے میں رہنے والی بے پردہ ہو رہی ہے ظالم بے چین کرنا اس کو دروں سے اپنے ظالم بے چین کرنا اس کو بابا کے منہ پہ اپنا منہ رکھ کے سو رہی ہے مشکل کی اب گھڑی ہے تو نے سو